इन्टरनेट अनलाइनमा www.radioarpan.com.np/ संसारभरि केही साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सजिता हमाल। अब स्थानीय समाचार विस्तारमा सूचना तथा संचार मन्त्री डाक्टर मेनेन्द्र रिसालले देशभर आवश्यकता अनुसार रेडियोको लाइसेन्स दिन लागेको बताउनु भएको छ। रिपोर्टर्स क्लब नेपाल क्षेत्रीय कार्यालय चितवनले भरतपुर विमानस्थलमा हिजो आयोजनाको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रिसालले अझै पनि नेपालका दूरदराजमा रेडियोको पहुँच पुग्न नसकेकाले सूचनाको पहुँचका लागि लाइसेन्स दिन लागेको बताउनुभयो। उहाँले संचारको पहुँचको सवालमा चितवन र मनाङलाई तुलना गर्न नमिल्ने भन्दै कसैले रेडियो मर्च गर्न चाहे सरकारले तत्काल अनुमति दिने बताउनुभयो। संचारकर्मीसँग केही आकर्षित रूपमा प्रस्तुत भएका मन्त्री रिचालले संचार क्षेत्रको प्रश्नमा समय सान्दर्भिक नभएको प्रतिक्रिया दिनुभयो। उहाँले संचारकर्मीको काम जनताको सूचनाको हक रक्षा गर्ने भएको भन्दै त्यो वातावरण सरकारले बनाउने दावी गर्नुभयो। सूचना आयोग बन्ने क्रममा रहेकाले त्यसपछि मात्रै सबै माग सम्बोधन हुने उहाँले बताउनुभयो। सरकारका प्रवक्ता समेत रहेका मन्त्री रिचालले सरकारको काम कारवाही पारदर्शी बनाउन सरकार लागि परेको दावी गर्नुभयो। मन्त्रालयको पारदर्शिताको लागि 5,000 भन्दा बढ़ीको रकम इन्टरनेटमा राख्ने काम प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भइरहेको बताउनुभयो। नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेले पश्चिम गामी संविधान बन्न लागेको बताउनु भएको छ। बिहिबार भरतपुरमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ जिल्ला समिति चितवन शाखाले गरेको 125 दिवस तथा दोस्रो जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले सेना परिचालन गरेर गरेको निर्वाचनले जनसंविधान नबन्ने दावी गर्नुभयो। गजुरेले नेपाली कंग्रेस नेकपा एमाले र राप्रपाले दुई तिहाई पुग्ने बताउँदै एक वर्षभित्र पश्चिमगामी संविधान बन्ने बताउनुभयो। उहाँले जनआन्दोलनमा भएका उपलब्धिहरू गुम्ने खतरा बढ़ेको बताउँदै त्यसलाई संस्थागत गर्न फेरि आन्दोलन गर्नुपर्ने बताउनुभयो। पहिलो संविधान सभाबाट नै संविधान बन्ने सम्भावना हुँदाहुँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम वर्षाईले दक्षिण पन्थीहरूसँग मिलेर पहिलो संविधान सभा विघटन गरेको आरोप लगाउनुभयो। नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले भरतपुर नगरपालिकालाई फोहोर मैला मुक्त नगर बनाउन आवश्यक नीति निर्माण तयार पारी लागू गर्न निर्देशन दिनुभएको छ। हिजो भरतपुर नगरपालिकाले आयोजना गरेको वातावरण संरक्षण एवं सरसफाई सम्बन्धी एक दिने चेतनामूलक अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै मुख्य सचिव पौडेलले नगर प्रमुख नारायण सापकोटालाई यस्तो निर्देशन दिनुभएको हो। आफ्नो गाउँठाउँ टोल तथा बस्ती सरसफाई गर्न कसैको मुख ताक्न नहुने भन्दै उहाँले नगर सफाई गर्न नगरपालिका आफैले आवश्यक नीति बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो। बिना बजेट बिना नेता बिना टेन्टर ठेक्का पट्टाका साथ नगरवासी आफै नै तदारूकताका साथ लागे असम्भव योजना सफल हुने दावी गर्नुभयो। उहाँले राजधानीमा बग्ने विष्णु नदी र बागमती नदीको रूप हेर्ने काठमाडौँका विभिन्न सरकारवाला संघ संस्था नेपाल सरकार लगातले नदीलाई फोहोर मुक्त बनाऊ भन्ने अभियान सञ्चालन गरेसँगै बागमती र विष्णुमती नदीको मार फेरिएको जानकारी दिनुभयो, जसकारण भरतपुरको बजारलाई पनि सफाई गर्ने योजना बढाई अगाडि बढे सफल हुने बताउनुभयो। लाखौं जरिवाना तिराउन परे पनि आफू पछाडि नहटिए जरिवाना तिराई छान्न भरतपुर नगरपालिकाका नगर प्रमुख सापकोटालाई आग्रह गर्नुभयो। कार्यक्रममा वातावरण विज्ञ डाक्टर राजु अधिकारी र ब्रह्मकुमारी डाक्टर विजय र सिगदेनले वातावरण र प्रकृतिको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। सो कार्यक्रममा वातावरण विज्ञ डाक्टर अधिकारीले नेपालमा खानेपानीको स्रोतहरू कुनै पनि विशुद्ध नभएको बताउनुभयो। पछिल्लो समय वातावरणप्रति कसै पनि ख्याल नगरी वातावरण प्रदूषण गराउने क्रियाकलाप मात्रै गर्दै आएकाले यस्तो समस्या आएको बताउनुभयो। त्यस्तै भरतपुर नगरपालिका टोल विकास समन्वय समितिका अध्यक्ष हिरामणि अधिकारीले नेपालको 58 नगरपालिका मध्ये पहिलो फोहोर मुक्त नगर घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उद्योग व्यवसायको संरक्षण गर्दै हक अधिकारका लागि मजदूरहरूले संघर्ष गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा पूर्वी चितवनको खैरेनीमा अखिल नेपाल ट्रेड युनियन महासंघ चितवनले गरेको कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन्। साथै हक अधिकारका लागि कुनै पनि ट्रेन युनियनमा मजदूरहरू आबद्ध हुनुपर्ने उनीहरूको भनाइ थियो। कार्यक्रममा अखिल नेपाल ट्रेन युनियन महासंघका केन्द्रीय सदस्य अर्जुन पाण्डेले आफू कार्यरत उद्योगको संरक्षणसँगै संघर्ष अनिवार्य रहेको बताउनुभयो। संघर्षले चेतना बढ़ाउने भएकाले मजदूरलाई सेवा सुविधा दिँदा व्यवसाय प्रवर्धन हुन्छ भन्ने कुरा उद्योगीले बुझ्नुपर्ने बताउनुभयो। यी माओवादी निकटका बुद्धिजीवी प्रेम रिमालले उद्योग अनुसारको सेवा सुविधा मजदूरलाई उपलब्ध गराउनुपर्ने भन्दै त्यसका लागि मजदूरहरू संगठित हुनुपर्ने बताउनुभयो। अधिकार मागेर नपाउने भएकाले खोज्नुपर्ने भन्दै रिमालले पहल भने गर्नुपर्नेमा जोड दिनुभयो। बोल्न नसक्दा मजदूरहरू दबिनुपर्ने हुँदा सबै मजदूरले बोल्न सिक्नुपर्ने र आफ्नो श्रमको मूल्य स्वयं आफैले थाहा पाउन सक्ने हुनुपर्ने बताउनुभयो। कार्यक्रममा उद्योगी बलराम अर्यालले मजदूर र मालिकबीचको सम्बन्ध नङ र मासु जस्तो हुनुपर्ने भन्दै समय परिवर्तनसँगै संघर्ष पनि गर्दै जानुपर्ने बताउनुभयो। म राज पौडेलले संचालन गर्नुभएको कार्यक्रममा अखिल नेपाल ट्रेन युनियनका जिल्ला सदस्य नेत्र पाठकको अध्यक्षतामा भएको थियो। कार्यक्रममा पूर्वी चितवनमा रहेका ग्यास उद्योगमा काम गर्ने मजदूरहरूको सहभागिता रहेको थियो। चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले उपचारमा प्रयोग गरेर कोरियर मार्फत फिर्ता पठाउँदा बाटीबाट हराएको रेडियोधर्मी पदार्थ इरिडियम 192 फेला परेको छ। नानीगढ़ काठमाडौँ सड़क खण्डमा हराएको विकिरण राखिएको बाल्टिन कलंकीबाट फेला परेको हो। कलंकी स्थित हिमालयन ब्याङ्क छेउमा चिया पसल गरेर बस्ने तुलसी प्रसाद अधिकारीले रेडियोधर्मी राखेको बोरा 9 गते फेला पारेका थिए। प्रहरीले सो पदार्थ सहित कारको काठमाडौँलाई जिम्मा लगाएको छ। क्यान्सर रोगीको भित्री अंगको सिकाई गर्ने ब्रेकी थेरापी मेसिनमा प्रयोग गर्ने उक्त विकिरण हराएपछि चिकित्सक र व्यक्ति चिन्तित थिए। सुरक्षित सार बाल्टिन फेला परेकाले कसैलाई केही असर नगरेको चिकित्सकले बताएका छन्। सो पदार्थ वैशाख 8 गते नानगढ़बाट कुरियर मार्फत काठमाडौँ हुँदै बेल्जियमका लागि पठाइएको थियो। चैनपुर 9 कंकाली स्पोर्ट क्लबको 23 वार्षिक उत्सव हिजो सम्पन्न भएको छ। वार्षिक उत्सवमा खुल्ला भलिबल प्रतियोगिता र खुल्ला नृत्य प्रतियोगिता आयोजना गरिएको थियो। खुल्ला भलिबल प्रतियोगितामा 10 टीमको सहभागिता रहेकोमा प्रथम रत्नगर कृष्ण प्रणामी युवा परिषद नेपाल, द्वितीय आयोजक क्लब कंकाली स्पोर्ट क्लब भएको छ। प्रथम द्वितीयलाई क्रमशः 20,000, 10,000 नगद हस्तान्तरण गरिएको क्लबका सदस्य किशोर रावलले जानकारी दिनुभयो। त्यस्तै हिजै भएको नृत्य प्रतियोगितामा माया थापा मगर प्रथम हुनुभएको छ। कंकाली सामुदायिक वनका अध्यक्ष राममणि नेउपाने प्रमुख अतिथि रहनु भएको उक्त वार्षिक उत्सव कार्यक्रममा क्लबका सदस्य किशोर रावलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कंकाली स्पोर्ट क्लबका अध्यक्ष रामशरण थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। लियो कलप रत्नगर 2014-2015 लागि लियो अल्सी गुप्ताको अध्यक्षतामा निर्विरोध नयाँ कार्य समिति बिहिबार चयन गरेको छ। प्रथम उपाध्यक्षमा लियो प्रमोद पोखरेल, द्वितीय उपाध्यक्षमा आशिष ऋषि, तृतीय उपाध्यक्षमा रोहित शाह, सचिवमा ज्योति भट्ट, कोषाध्यक्षमा विनोद अधिकारीलाई चयन गरेको हो। क्लबको वार्षिक साधारण सभामा लियो क्लब एडभाइजर लाइन राजाराम रेग्मी प्रमुख अतिथि रहनु भएको छ। कार्यक्रममा लियो कलप रत्नगरका पूर्व अध्यक्ष लाइन प्रहलाद पन्त, लियो अरूण शिवाकोटी लगायतले बोल्नु भएको थियो। क्लबको साधारण सभा लियो क्लब अफ रत्नगर वर्ष 2013-14 अध्यक्ष लुसी जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ। नयाँ पार्टी बनाउने अभियान शुरू गर्नुपर्ने माओवादी नेता बाबुराम भट्टराईको भनाईमा तपाईँको प्रतिक्रिया के छ? ए अध्यक्ष बन्ने आशा, बी रूपान्तरणको प्रक्रिया, सी प्रचण्डलाई चुनौती। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ़ हेटोडा बिर्ग सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ़ मोगलिन, मोगलिन 9 बिसी काठमाडौँ सड़क खण्ड, मोगलिन दमौली पोखरा सड़क खण्ड र नानगढ़ प्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छ।